यो मोबाइल पड्के पनि कति बिग्रेर ल्याउँछ भाइ, म त यसकै टेन्सनले मरि भयो भने के हो मुस्कान पासा पुरा डान्समा छ नि। हेर न झापे भाइ, एउटा राम्रो मोबाइल बनाउने पसल खोजा, कहीँ भेट्दैन भाइ। यस्तो सानो कुरामा पनि टेन्स लिन्छ के? यसको लागि त लुनिभा मोबाइल तथा कम्प्युटर मर्मत सेन्टर छँदैछ नि। त्यहाँ त कम्प्युटर तथा मोबाइल मर्मत गर्नुको साथै सुपथ मूल्यमा बिक्री पनि गरिन्छ के? अब हो र भनेको, म त अहिले नै गइहाल्छु भाइ, बरु ठ्याना पो चाहियो, कति हँसेर ल्याउँछ भाइ, म त हँसेरै मर्ने भयो भने। लुनिभा मोबाइल तथा कम्प्युटर मर्मत सेन्टर मन्थली चार रामेछाप हाटे चौर जाने बाटो, यहाँ मोबाइल तथा कम्प्युटर मर्मत गर्नुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क नम्बर 9844101560।